तपाईं सुन्दै हुनुहुन्छ अनलाइन रेडियो हाम्रो संसार, समाचार सूचना र मनोरञ्जनको संसार। यो हो अनलाइन रेडियो हाम्रो संसार। लग अन गर्नुहोस् www.radiohamrosansar.com। निरन्तर तपाईँको साथमा। एक्लै थिएँ जिन्दगीमा, आँसु बनी आयो, न त जिउने न त मर्ने, कस्तो माया लायो। एक्लै थिएँ जिन्दगीमा, आँसु बनी आयो, न त जिउने न त मर्ने, कस्तो माया लायो। तिम्रो जीवन बन्दै गछ मेरो आँसु घट्दै, तिम्रो जीवन बन्दै गछ मेरो आँसु घट्दै, जीवनभरि साथ दिने झुटो कसम खायो। एक्लै थिएँ जिन्दगीमा, आँसु बनी आयो। धोका नदेऊ मलाई जस्तै अरूलाई कहिले पनि, धोका नदेऊ मलाई जस्तै अरूलाई कहिले पनि, दुई दिनलाई मात्र भए मलाई किन चाहियो। एक्लै थिएँ जिन्दगीमा, आँसु बनी आयो। एक्लो जीवन बिताएको थिएँ, खुसी थिएँ आफैसँग, एक्लो जीवन बिताएको थिएँ, खुसी थिएँ आफैसँग, बनाउँछु भन्दै मेरो समीप किन धायो। एक्लै थिएँ जिन्दगीमा, आँसु बनी आयो। न त रोक्न सक्छु अब जीवनमा कसैलाई, न त रोज्न सक्छु अब जीवनमा कसैलाई, मलाई एक्लै बनाएर कस्तो खुसी पायौ। एक्लै थिएँ जिन्दगीमा, आँसु बनी आयो, न त जिउने न त मर्ने, कस्तो माया लायो। नमस्कार, यिनै सुन्दर शब्द लहरी गजलांशका शेरहरू सँगसँगै अनलाइन रेडियो हाम्रो संसारको साप्ताहिक कार्यक्रम गजल संसारको प्रखाइमा रहनुभएका सम्पूर्ण गजल अनुरागी, गजल पारखी, साथै अनलाइन रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण मनहरूप्रति हार्दिक स्वागत गर्दछु। प्रत्येक सोमबार झैँ साँझको 5 बजेदेखि 6 बजेसम्म तपाईँले सुन्दै आइरहनु भएको छ अनलाइन रेडियोको साप्ताहिक कार्यक्रम गजल संसार। 2069 वैशाख महिनाको आज 9 गते सोमबार, सदा झैँ आज पनि तपाईँले नै लेखेर प्रेषित गर्नुभएका गजल रूपी शब्दहरू समेट्न आइसकेकी छु। म यही कार्यक्रम सञ्चालिका शान्ति पाखरिन र मलाई प्राविधिक संयोजनमा साथ दिँदै हुनुहुन्छ उद्धव तामाङले। रेडियो हाम्रो संसार तपाईँले संसारको कुनै पनि कुनामा बसेर सुन्न सक्नुहुनेछ र त्यसको लागि भने तपाईँले लगन गर्नुपर्नेछ www.radiohamrosansar.com। यदि तपाईँले यस अनलाइन रेडियोको साप्ताहिक कार्यक्रम गजल संसारको रेकर्ड पुनः सुन्न चाहनुहुन्छ या तपाईँका साथीभाइलाई सुनाउन चाहनुहुन्छ भने तपाईँले लगन गर्नुहोस् www.chisapaninepal.blogspot.com, www.esahityasansar.blogspot.com, www.mohanbihani.blogspot.com र थुप्रै ब्लगहरूमा पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। साथै यही कार्यक्रमको एक पेज रहेको छ गजल संसार, तपाईँले त्यही पेजमा पनि गएर सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। तपाईँका पनि यस्तै गजलहरू छन् भने हामीलाई मेल गरेर प्रेषित गर्न सक्नुहुनेछ dearshanti25@gmail.com। तपाईँले गजल संसारको पेजमा पनि गएर पोस्ट गर्न सक्नुहुनेछ। यही जानकारी सँगसँगै आज पनि मैले तपाईँले नै मेल गरी प्रेषित गर्नुभएका थुप्रै थुप्रै गजलहरू लिएर आएकी छु र साथमा केही मिठा मिठा साङ्गीतिक आवाजले सजिएका गजलहरू पनि लिएर आएकी छु। तपाईँको गजल सावर गर्दै म तपाईँसँग करिब 1 घन्टा रहनेछु। आशा छ सदा झैँ आज पनि मेरो साथमा बसेर मलाई साथ दिनुहुनेछ भन्ने यही दृढ सङ्कल्पका साथ आजको यस कार्यक्रमको ढोका मैले अघि नै 1 गजल साबार गरेर उगारिसकेकी छु। जुन गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अनुरागी राजु चालिसे बिछोडजीले। राजुजीको स्थायी ठेगाना रहेको छ कपिल वस्तु भलवाड 8, भने हाल उहाँ दुबईमा कार्यरत हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा साहित्य अनुरागी राजुजीप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्तै गरेर अर्को गजल उठाउनुभन्दा अगाडि म तपाईँहरूमा जोड्न चाहन्छु यो एउटा मिठो साङ्गीतिक गजल। यो गजल पश्चात भने म तपाईँकै गजल साबर गर्दै जानेछु। अहिलेलाई भने सुन्नुहोस् यो मिठो साङ्गीतिक गजल। आकाश खुले रायो, न खुले को आकाश खुले रायो, शायद यो बाटो भुलेर आयो, को शायद यो बाटो भुलेर आयो न खुले को आकाश खुलेर आयो के भो त्यो जुही रजाई झर्यो तके भो त्यो जुही रजाई झर्यो तके भो त्यो जुही रजाई झर्यो तके भो त्यो जुही रजाई यो पलास मनमा फुलेर आयो यो पलास मनमा फुलेर आयो न खुलेको आकाश खुलेर आयो डुब्न सक्नु न तर्न सक्नु न त डुब्न सक्नु न तर्न सक्नु न त डुब्न सक्नु न तर्न सक्नु न त डुब्न सक्नु यो भेल कस्तो हो उलेर आयो फेल कस्तो हो उलेर आयो न खुलेको आकाश खुलेर आयो पीडा भुलाउन उठाए प्याला आँसु घुलेर आयो यो प्यालामा आँसु घुलेर आयो न खुलेको आकाश खुलेर आयो ऊ शायद यो बाटो भुलेर आयो ऊ शायद यो बाटो भुलेर आयो न खुलेको आकाश खुलेर आयो न अटेरै हो कि माया आँखाबाट पोखिएको नचाहेरै हो कि यात्रा दोबाटोमा रोकिएको न अटेरै हो कि माया आँखाबाट पोखिएको नचाहेरै हो कि यात्रा दोबाटोमा रोकिएको आकाशमा बादल रुन्छ म धरतीमा एक्लै रुन्छु आकाशमा बादल रुन्छ म धरतीमा एक्लै रुन्छु रुनै थियो त प्रेमी नजर किन यता ठोकिएको न अटेरै हो कि माया आँखाबाट पोखिएको हत्केलामा ठेला देख्छु निधार म र भूमि लाग्छ हत्केलामा ठेला देख्छु निधार मर भूमि लाग्छ साथमा भए देख्ने थिए काँचा भाग्य छोपिएको न अटेरै हो कि माया आँखाबाट पोखिएको आँखाभरि बैस फुल्दा हृदयमा तिमी बस्यौ आँखाभरि बैस फुल्दा हृदयमा तिमी बस्यौ सार्थक हुन्थ्यो जिन्दगानी, पाएदेखि रोजिएको, न अटेरै हो कि माया आँखाबाट पोखिएको, न चाहेरै हो कि यात्रा दोबाटोमा रोकिएको। हजुर, पुनः स्वागत गर्दछु। यो साङ्गीतिक गजल पश्चात मैले भर्खरै साबर गरेको गजल थियो साहित्य अनुरागी कल्पना भावुकजीको गजल। साहित्य अनुरागी कल्पनाजीको स्थायी ठेगाना रहेको छ काठमाडौँ नेपाल, भने हाल उहाँ इजरायलमा कार्यरत हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा म कल्पनाजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै फेरि पनि अर्को एउटा गजल यहाँहरूमा जोड्दछु, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ अन्जान बोहराजीले। उहाँले देशप्रतिको भाव यसरी यहाँ पोख्नु भएको छ गजल मार्फत। मेरो देशलाई दुश्मनको आँखा नलागोस्, सबै नेपालीको साथबाट पाखा नलागोस्। मेरो देशलाई दुश्मनको आँखा नलागोस्, सबै नेपालीको साथबाट पाखा नलागोस्। जति हुन्थ्यो पहिले नै भयो युद्धमा, जति हुनु थियो पहिले नै भयो युद्धमा। कहीँ कतै पनि त्यसरी नै माखा नलागोस्, मेरो देशलाई दुश्मनको आँखा नलागोस्। वीर शहीदको सपना छ हाम्रो देशका, वीर शहीदको सपना छ हाम्रो देशका। टुक्रा टुक्रा भए फुटे कतै शाखा नलागोस्, मेरो देशलाई दुश्मनको आँखा नलागोस्। साझा फुलबारी चार जात 36 वर्णको, साझा फुलबारी चार जात 36 वर्णको। सारा भुलि आज विदेशको काखा नलागोस्, मेरो देशलाई दुश्मनको आँखा नलागोस्। उठ बनाउन आफ्नो देश सत्र मारेर, उठ बनाउन आफ्नो देश सत्र मारेर। हामी बहादुर नेपाली हौ डाका नलागोस्, मेरो देशलाई दुश्मनको आँखा नलागोस्। सबै नेपालीको साथबाट पाखा नलागोस्। हजुर, मैले भर्खर साबार गरेको गजल थियो साहित्य अनुरागी अन्जान बोहराजीको गजल। अन्जानजीको स्थायी ठेगाना रहेको छ पाँच थर, भने हाल उहाँ पनि दुबईमा कार्यरत हुनुहुन्छ। आफ्नो देशप्रतिको यति माया मोहले भरिएको यो गजल साह्रै नै राम्रो बनेको छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा साहित्य अनुरागी अन्जानजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्तै गरेर फेरि पनि मेरो हातमा अर्को एउटा गजल परेको छ, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ आरके शर्माजीले। तिमी सधैँ साथ छौ र पो प्रिय म बाँचेको छु, माया तिम्रो अमूल्य मनमा मैले साँचेको छु। तिमी सधैँ साथ छौ र पो प्रिय म बाँचेको छु, माया तिम्रो अमूल्य मनमा मैले साँचेको छु। सुनसानमा थिएँ एक्लै म अल्मलिँदै कतै, सुनसानमा थिएँ एक्लै म अल्मलिँदै कतै। दोबाटोमा प्रीत गयौ र पो म नाचेको छु, तिमी सधैँ साथ छौ र पो प्रिय म बाँचेको छु। अनेकौँ ती फुलका बिच थियौ तिमी पनि, अनेकौँ ती फुलका बिच थियौ तिमी पनि। मखमली फुल्यौ र पो माला मैले गाँसेको छु, तिमी सधैँ साथ छौ र पो प्रिय म बाँचेको छु। मुटुका ती चोटहरू गाँठो पार्दै अघि बढिन्, मुटुका ती चोटहरू गाँठो पार्दै अघि बढिन्। मुस्कान छर्दै भन्यौ र पो म पनि हाँसेको छु, तिमी सधैँ साथ छौ र पो प्रिय म बाँचेको छु। माया लिई माया देऊ सक्छौ भने तिमीले यही, माया लिई माया देऊ सक्छौ भने तिमीले यही। शिक्षा दियौ र पो तिमी दिलमा टाँसेको छु, तिमी सधैँ साथ छौ र पो प्रिय म बाँचेको छु। माया तिम्रो अमूल्य मनमा मैले साँचेको छु। हजुर, यति सुन्दर मायालु स्पर्शी गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अनुरागी आरके शर्माजीले। आरके शर्माजीको स्थायी ठेगाना रहेको छ सतासिदम चार झापा, भने हाल उहाँ पनि इजरायलमा कार्यरत हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा साहित्य अनुरागी आरकेजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्तै गरेर इजरायलमा धेरै गजलकारहरू हुनुहुन्छ, तर उहाँहरूले भने आफ्नो गजल प्रेषित गर्नुभएको छैन। आशा छ उहाँहरूले आउने भागहरूमा पक्कै पनि आफ्नो गजलहरू यसरी नै प्रेषित गर्नुहुनेछ। यति भन्दै फेरि पनि तपाईँहरूमाझ अर्को एउटा साङ्गीतिक गजल जोड्ने समय भइसकेको छ, त्यसकारणले बाँकी गजल साभार गर्नुभन्दा अगाडि तपाईँहरूमाझ राख्दछु एउटा मिठो साङ्गीतिक गजल। यो गजल पश्चात भने म तपाईँकै गजल साभार गर्दै जानेछु। सक्छ फुलको भमरा प्रश्नको जवाफ हुन साथ मेरो मन प्रश्नको जवाफ हुन साथ मेरा लागि तिनायन शराब हुन सक्छ बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी जति दुःख परे पनि नआत्तिनु साथी तिमी बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी जति दुःख परे पनि नआत्तिनु साथी तिमी राम्रा हुन्छन् आफ्नै रीति संस्कृति र परम्परा राम्रा हुन्छन् आफ्नै रीति संस्कृति र परम्परा विदेशीको नक्कल गर्दै नपात्तिनु साथी तिमी बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी खप्नुपर्छ जिन्दगीमा कयौँ चोट र हन्डरहरू खप्नुपर्छ जिन्दगीमा कयौँ चोट र हन्डरहरू कटिएको चङ्गा जस्तै नच्यात्तिनु साथी तिमी बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी क्षमाशीलता भन्दा ठुलो संसारमा केही छैन। क्षमाशीलता भन्दा ठुलो संसारमा केही छैन। रिसारिसले झोकिएर नतात्तिनु साथी तिमी, बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी। सधैँभरि मिठो हुन्छ सुमधुर र कोमल भाँडी, सधैँभरि मिठो हुन्छ सुमधुर र कोमल भाँडी। सारा गर्वित कुरा गर्नु नबात्तिनु साथी तिमी, बडप्पन र घमण्डले नमात्तिनु साथी तिमी। जति दुःख परे पनि नआत्तिनु साथी तिमी। हजुर, पुनः स्वागत गर्दछु। तपाईँले भर्खरै रेडियो ट्युन अन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो संसार अनलाइन रेडियोको साप्ताहिक कार्यक्रम गजल संसार। र मैले भर्खरै साबर गरेको गजल थियो साहित्य अनुरागी कोमल भट्टाजीको गजल आफ्नो साथीप्रति। उहाँले यसरी सुझाव स्वरूप यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा म कोमलजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। कोमलजीको यस्ता ठेगाना रहेको छ, पुरानो नैकाप काठमाडौँ, भने हाल उहाँ न्युयोर्क अमेरिकामा कार्यरत हुनुहुन्छ। यस्तै गरेर मेरो हातमा फेरि पनि अर्को एउटा गजल परेको छ, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी अन्जान श्रेष्ठ अभागीजीले। जन्मपछि मृत्यु हुन्छ, प्रकृतिको नियम नै हो। सबै मनामीको मन रुन्छ, प्रकृतिको नियम नै हो। जन्मपछि मृत्यु हुन्छ, प्रकृतिको नियम नै हो। सबै मनामीको मन रुन्छ, प्रकृतिको नियम नै हो। यो प्रकृति कति निर्दयी, सबथोक छोडी जानुपर्ने। यो प्रकृति कति निर्दयी, सबथोक छोडी जानुपर्ने। पानी सरी आँसु चुन्छ, प्रकृतिको नियम नै हो। जन्मपछि मृत्यु हुन्छ, प्रकृतिको नियम नै हो। मृत्युले नरोगी न बुढो न बालक भन्छ यहाँ, खै कसरी छाल बुन्छ, प्रकृतिको नियम नै हो। जन्मपछि मृत्यु हुन्छ, प्रकृतिको नियम नै हो। समय आएपछि जानु नै पर्ने, राम राम सत्य हो। समय आएपछि जानु नै पर्ने, राम राम सत्य हो। ढिलो चाँडो हो चित्त दुख्छ, प्रकृतिको नियम नै हो। जन्मपछि मृत्यु हुन्छ, प्रकृतिको नियम नै हो। आज मरे भोलि दुई दिन समयले पर्खिँदैन। आज मरे भोलि दुई दिन समयले पर्खिँदैन। आगो सरी चिता छुन्छ, प्रकृतिको नियम नै हो। जन्मपछि मृत्यु हुन्छ, प्रकृतिको नियम नै हो। सबै मनामीको मन हुन्छ, प्रकृतिको नियम नै हो। हजुर, एकदम सत्य कुरा हो यो, प्रकृतिको नियम नै हो। हामी जन्मेपछि अवश्य एक दिन मर्नै पर्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा म अन्जानजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अन्जान श्रेष्ठजीको यस्ता ठेगाना रहेको छ कान्छी बजार स्याङ्जा। धरतीको धुलो छु म, ठुलो मान्छे बन्नु तिमी। जीवनको हरेक क्षणमा हिरा मोती खन्नु तिमी। धरतीको धुलो छु म, ठुलो मान्छे बन्नु तिमी। जीवनको हरेक क्षणमा हिरा मोती खन्नु तिमी। मेरो लागि केही छैन, गरिबीमै बाँचिहाल्छु। मेरो लागि केही छैन, गरिबीमै बाँचिहाल्छु। सपना मेरो सधैँभरि, करोडौँ करोड गन्नु तिमी। धरतीको धुलो छु म, ठुलो मान्छे बन्नु तिमी। मान्छेबाट मान्छेको बेचबिखन हुन्छ यहाँ, मान्छेबाट मान्छेको बेचबिखन हुन्छ यहाँ। तसर्थ कसैको करकापमा नपर्नु तिमी। धरतीको धुलो हुँ म, ठुलो मान्छे बन्नु तिमी। सिङ्गो राष्ट्र बोकी हिँड्ने नेपालीको साथमा, सिङ्गो राष्ट्र बोकी हिँड्ने नेपालीको साथमा। सदा सर्वदा विकासको लागि कमर कस्नु तिमी। धरतीको धुलो छु म, ठुलो मान्छे बन्नु तिमी। रित परिवर्तन जस्तै चोला फेर्ने नेताहरू, रित परिवर्तन जस्तै चोला फेर्ने नेताहरू। लाख प्रलोभन दिए नि कहिले नफस्नु तिमी। धरतीको धुलो छु म, ठुलो मान्छे बन्नु तिमी। जीवनको हरेक क्षणमा हिरामती खन्नु तिमी। धरतीको धुलो छु म, ठुलो मान्छे बन्नु तिमी। जीवनको हरेक क्षणमा हिरामती खन्नु तिमी। हजुर, यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अनुरागी बिन्देश्वर ठाकुरजीले। बिन्देश्वरजीको यस्तै ठेगाना रहेको छ धनुषा नेपाल, भने हाल उहाँ कतारमा कार्यरत हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा साहित्य अनुरागी बिन्देश्वर ठाकुरजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। अब भने फेरि पनि म तपाईँहरूमा अर्को एउटा साङ्गीतिक गजल जोड्न चाहन्छु। यो गजल पश्चात भने म पुनः तपाईँकै गजल साबर गर्दै जानेछु। अहिलेलाई पनि सुन्नुहोस् यो मिठो साङ्गीतिक गजल। जेसुकै आट्न सक्छु म,

निरन्तर तपाईको साथमा अनलाइन रेडियो हाम्रो संसार। सस्तो र सुलभ हाम्रो लागि बजार आएन, जनतालाई बुझ्ने कहिले सरकार आएन। सस्तो र सुलभ हाम्रो लागि बजार आएन, जनतालाई बुझ्ने कहिले सरकार आएन। प्रेमका पत्रसँगै कोसेली धेरै पठाए उनलाई, प्रेमका पत्रसँगै कोसेली धेरै पठाए उनलाई। प्रति उत्तरमा चिठी आएन, उपहार आएन। सस्तो र सुलभ हाम्रो लागि बजार आएन। नेताकै छ मोज मस्ती जे गर्दा नि हुँदो रहेछ, नेताकै छ मोज मस्ती जे गर्दा नि हुँदो रहेछ। दिन दहाडै घुस खाँदा पनि अख्तियार आएन। सस्तो र सुलभ हाम्रो लागि बजार आएन। छोरो अपहरणमा पर्यो गुहारे कसैले सुनेनन्, छोरो अपहरणमा पर्यो गुहारे कसैले सुनेनन्। खै गाउँमा पत्रकार आएन, समाचार आएन। सस्तो र सुलभ हाम्रो लागि बजार आएन। यो पापी संसार हुने खानेको मात्र रहेछ हजुर, हाम्रो लागि स्वयं बाँच्ने समेत आधार आएन। सस्तो र सुलभ हाम्रो लागि बजार आएन, जनतालाई बुझ्ने कहिले सरकार आएन। हजुर पुनः स्वागत गर्दछु। यो मिठो साङ्गीतिक गजल पश्चात मैले भर्खरै साभार गरेको गजल थियो साहित्य अनुरागी रोहित राणाजीको गजल। साहित्य अनुरागी रोहितजीको स्थायी ठेगाना रहेको छ बुटवल 13 रूपन्देही भने, हाल उहाँ काबुल अफगानिस्तानमा कार्यरत हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा रोहित राणाजीप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मेरो यादमा कल्पिएर कहिल्यै नरुनु, मेरो बातमा अल्झिएर कहिल्यै नरुनु। मेरो यादमा कल्पिएर कहिल्यै नरुनु, मेरो बातमा अल्झिएर कहिल्यै नरुनु। के नै गर्न सकिन्छ र भाग्यमै नभएसी, के नै गर्न सकिन्छ र भाग्यमै नभएसी। निर्दोष दिलमा सल्किएर कहिल्यै नरुनु, मेरो यादमा कल्पिएर कहिल्यै नरुनु। चाहना हुँदाहुँदै तिम्रो हुन सकिएन, चाहना हुँदाहुँदै तिम्रो हुन सकिएन। मलाई सम्झी छल्किएर कहिल्यै नरुनु, मेरो यादमा कल्पिएर कहिल्यै नरुनु। कहिलेकाहीँ सम्झिएमा मलाई भेट्न आउनु, कहिलेकाहीँ सम्झिएमा मलाई भेट्न आउनु। अतीतसँग बल्झिएर कहिल्यै नरुनु, मेरो यादमा कल्पिएर कहिल्यै नरुनु। स्मृतिमा छाइरहे इन्कार त नगरे है, स्मृतिमा छाइरहे इन्कार त नगरे है। तर काखमा ढल्किएर कहिल्यै नरुनु, मेरो यादमा कल्पिएर कहिल्यै नरुनु, मेरो बातमा अल्झिएर कहिल्यै नरुनु। हजुर यति सुन्दर यति मायालु स्पर्शी गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अनुरागी केशव लामा क्षितिजीले। हजुर केशव लामा क्षितिजीको यस्तै ठेगाना रहेको छ नेत्रकाली 7 सिन्धुली भने, हाल उहाँ केएसए साउदी अरबमा कार्यरत हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा म केशवजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै गरी अर्को एउटा गजल मेरो हातमा परेको छ जुन गजल लेखेर प्रेषित गर्नुभएको छ रोशन खड्काजीले। हजुर साहित्य अण्डागी रोशन खड्काजीका गजलांश शब्द शेरहरू यस प्रकार रहेको छ। म शौचालयमा भगवान राख्दिनँ अनि भित्ताहरूमा कान राख्दिनँ, म शौचालयमा भगवान राख्दिनँ अनि भित्ताहरूमा कान राख्दिनँ। एक आपसमा विचार नमिल्दैमा, एक आपसमा विचार नमिल्दैमा। खुकुरीको धारमा पराण राख्दिनँ, म शौचालयमा भगवान राख्दिनँ। अचेल मन्दिरमा मूर्ति हराउँछन्, अचेल मन्दिरमा मूर्ति हराउँछन्। त्यसैले पुजारीको सम्मान राख्दिनँ, म शौचालयमा भगवान राख्दिनँ। तिमीले जस्तो गरिब जनता मारेर, तिमीले जस्तो गरिब जनता मारेर बदनामी आफ्नो पहिचान राख्दिनँ, म शौचालयमा भगवान राख्दिनँ। बागमतीमा फोहोरले सीमा नागेछ, बागमतीमा फोहोरले सीमा नागेछ। अब म पशुपतिमा चिहान राख्दिनँ, म शौचालयमा भगवान राख्दिनँ अनि भित्ताहरूमा कान राख्दिनँ। हजुर यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अण्डागी रोशन खड्काजीले। रोशनजीको स्थायी ठेगाना रहेको छ सहरे 8 दोलखा भने, हाल उहाँ मलेसियामा कार्यरत हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा म रोशन खड्काजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यसै क्रममा म नमराजजीको गजल उठाउन चाहन्छु। नमराजजीले चाहिँ गजल कसरी लेख्ने त भनेर उहाँले गजल मार्फत नै सिकाउनु भएको छ। टिस्टा र काङ्गडाका तीरहरूको गजल लेख, भीमसेन बलभद्र र वीरहरूको गजल लेख। टिस्टा र काङ्गडाका तीरहरूको गजल लेख, भीमसेन बलभद्र र वीरहरूको गजल लेख। नेपाली हुँ भन्दै आज गौरव गर्न लायक भाछौ। नेपाली हुँ भन्दै आज गौरव गर्न लायक भाछौ। देशको लागि ज्यान दिने शिरहरूको गजल लेख, टिस्टा र काँगडाका तीरहरूको गजल लेख। तराई मात्र होइन नेपाल हिमाल पहाड समेटेर, तराई मात्र होइन नेपाल हिमाल पहाड समेटेर, गाउँ बेसी डाँडा पाखा भीरहरूको गजल लेख, टिस्टा र काँगडाका तीरहरूको गजल लेख। माया प्रेमका गजलहरू दुनियाँले धेरै लेखे, माया प्रेमका गजलहरू दुनियाँले धेरै लेखे, माया मात्र हुन्न गजल पीरहरूको गजल लेख, टिस्टा र काँगडाका तीरहरूको गजल लेख, भीमसेन बलभद्र वीरहरूको गजल लेख। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य भण्डारकी नमराज भट्टजीले। साँच्चै नमराजजीले भने जस्तै अब हामीले माया प्रेमको मात्र नभइकन हामीले हाम्रो देशको घटना परिघटनाहरूको बारेमा पनि अब हामीले गजल मार्फत नै लेख्नुपर्छ। नमराजजीको यति सुन्दर गजलको लागि भने म नमराजजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। नमराजजीको स्थायी ठेगाना रहेको छ दार्जिलिङ मैदी 2 अमराई, भने हाल उहाँ अबुधाबी UAE कार्यरत हुनुहुन्छ। नमराजजीको यो गजल सँगसँगै म अर्को एउटा गजल उठाउन चाहन्छु, जुन गजल लेखेर प्रेषित गर्नुभएको छ साहित्य अनुरागी विनोद सेन पालपालीजीले। उहाँ पनि दुबईमा नै कार्यरत हुनुहुन्छ र उहाँले पनि यो गजल दुबईदेखि नै लेखेर प्रेषित गर्नुभएको थियो। छोरा ऋणले आकाश चुम्यो भन्छन् बाउले, मेरो व्यापार मुनाफा गुम्यो भन्छन् साउले। छोरा ऋणले आकाश चुम्यो भन्छ बाउले, मेरो व्यापार मुनाफा गुम्यो भन्छ साउले। यहाँ व्यथा कथा कसले बुझिदेला सिवाय आफै, यहाँ व्यथा कथा कसले बुझिदेला सिवाय आफै, केही क्षण सुस्ताउ धेरै घुम्यो भन्छ पाउले। छोरा ऋणले आकाश चुम्यो भन्छ बाउले। महँगीले गाँस बास कपास हम्मे दुनियाँ, महँगीले गाँस बास कपास हम्मे दुनियाँ। सुन लाउँछु छैन दमो भन्छन् बुढी माउले, छोरा ऋणले आकाश चुम्यो भन्छ बाउले। जागर चलाउँछु बस्दिन पौरखी हात बोधी, जागर चलाउँछु बस्दिन पौरखी हात बोधी। हस्तरेखा बालुवा पनि झै रुज्यो भन्छ राउले, छोरा ऋणले आकाश चुम्यो भन्छ बाउ, मेरो व्यापार मुनाफा गुम्यो भन्छ साउले। हजुर, यति सुन्दर मार्मिक गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अनुरागी विनोद सेन पालपालीजीले। विनोद सेन पालपालीको स्थायी ठेगाना रहेको छ पाल्पा रामपुर मटेरी, भने अघि नै मैले भनिसकेँ उहाँ चाहिँ हाल दुबईमा कार्यरत हुनुहुन्छ। यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा विनोदजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै फेरि पनि तपाईँहरूमा जोड्दछु एउटा मिठो साङ्गीतिक गजल। सँग मलाई के सरोकार, तिम्रो खबर सँग मलाई के सरोकार, तिम्रो रहर सँग मलाई के सरोकार, तिम्रो रहर सँग मलाई के सरो, तिम्रो खबर सँग मलाई के सरोकार, को घर सँग मलाई के सरोकार, भत्केको घर सँग मलाई के सरोकार। सरोकार तिम्रो रहर सँग मलाई के सरोकार तिम्रो रहर सँग मलाई के सरोकार तिम्रो खबर सँग मलाई के आफ्नै बाटो महिर्छु खुशी समेट्दै आफ्नै बाटो महिर्छु खुशी समेट्दै पुरानो डगरसँग मलाई के सरोकार पुरानो डगरसँग मलाई के सरोकार तिम्रो रहर सँग मलाई के सरोकार तिम्रो रहर सँग मलाई के सरोकार तिम्रो खबर सँग मलाई के सरोकार तिम्रो नजर सँग मलाई के सरोकार तिम्रो रहर सँग मलाई के सरोकार तिम्रो रहर सँग मलाई के सरोकार तिम्रो खबर सँग मलाई के सरोकार सागरलाई भेट्न निरन्तर बगिरहेछु सागरलाई भेट्न निरन्तर बगिरहेछु सागरलाई भेट्न बगिरहेछु बगर सँग मलाई के सरोकार छेउको बगर सँग मलाई के सरोकार तिम्रो रहर सँग मलाई के सरोकार तिम्रो रहर सँग मलाई के खबर सँग हर साझा भट्टीबाट पिएर आउँछु भएको जति पैसा सबै दिएर आउँछु हर साझा भट्टीबाट पिएर आउँछु भएको जति पैसा सबै दिएर आउँछु बियो गमा तडपिएर टुक्रिएको मुटु बियो गमा तडपिएर टुक्रिएको मुटु मदिराको सहाराले सिएर आउँछु हर साझा भट्टीबाट पिएर आउँछु धोक्नसम्म धोक्छु अनि माता लागेपछि धोक्नसम्म धोक्छु अनि माता लागेपछि हो म बाटोभरि लता रिएर आउँछु हर साँझ भट्टीबाट पिएर आउँछु नसालु त्यो हेराई यो मनै लोभ्याउने नसालु त्यो हेराई यो मनै लोभ्याउने कान्छीको मुस्कानले पग्लिएर आउँछु हर साँझ भट्टीबाट पिएर आउँछु अतीतलाई बिर्सन मध्यराती घरमा अतीतलाई बिर्सेन मध्यराती घरमा नसाले लट्ठा परी मातिएर आउँछु हर साँझ भट्टीबाट पिएर आउँछु भएको जति पैसा सबै दिएर आउँछु हजुर पुनः स्वागत गर्दछु यो मिठो साङ्गीतिक गजल पश्चात मैले भर्खरै साभार गरेको गजल थियो साहित्य अनुरागी अभागी मुकेश रेउलेजीको गजल अभागीजीको स्टाइल गाना रहेको छ बलिया आठ आदर्श नगर भने हाल उहाँ इन्डिया भारतमा कार्यरत हुनुहुन्छ यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा म मुकेशजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु अझै पनि मेरो हातमा थुप्रै थुप्रै गजलहरू बाँकी नै छन् तर लगभग मेरो समय सकिसकेको सङ्केत भने मलाई प्राविधिक मित्रले दिइसक्नु भएको छ त्यसकारणले म यो अन्तिम गजल उठाउँदछु यहाँहरूमा मेरा बा आमा किसान हुनुहुन्छ खेतीपातीका विद्वान हुनुहुन्छ मेरा बा आमा किसान हुनुहुन्छ खेतीपातीका विद्वान हुनुहुन्छ प्रधानका छोरा मुखियाकी छोरी प्रधानका छोरा मुखियाकी छोरी राजनीतिमा अन्जान हुनुहुन्छ मेरा बा आमा किसान हुनुहुन्छ कहिल्यै कसैको कुभालो नसोच्ने कहिल्यै कसैको कुभालो नसोच्ने पापदेखि सावधान हुनुहुन्छ मेरा बा आमा किसान हुनुहुन्छ मलाई यो संसार देखाउनु भो मलाई यो संसार देखाउनु भो मेरो लागि त बिहान हुनुहुन्छ मेरा बा आमा किसान हुनुहुन्छ साँझ बिहान दीप बालेर सधैँ साँझ बिहान दीप बालेर सधैँ मैले पुज्ने भगवान हुनुहुन्छ मेरा बा आमा किसान हुनुहुन्छ खेतीपातीका विद्वान हुनुहुन्छ हजुर मेरा बा आमा किसान हुनुहुन्छ खेतीपातीका विद्वान हुनुहुन्छ साह्रै मिठो र बा आमा प्रतिको यो सद्भाव उहाँले यसरी गजल मार्फत पोख्नु भएको छ र मक्ता रहित यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएको थियो साहित्य अनुरागी दीप दर्शनजीले दीप दर्शनजीको स्थायी ठेगाना रहेको छ जाजरकोट र यति सुन्दर गजल लेखेर प्रेषित गर्नुभएकोमा म दीपजीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै निरन्तरताको पनि कामना गर्दछु अब भने मेरो समय लगभग सकिसकेको छ त्यसकारणले आज पनि मैले तपाईँहरूबाट छुट्नु नै पर्छ यदि तपाईँले यस कार्यक्रमको लाइभ सुन्न छुटाउनु भएको छ भने र तपाईँले रेकर्ड सुन्न चाहनुहुन्छ भने तपाईँले लगन गर्नुहोस् www.chisapaninepalblogspot.com www.esaitesansarblogspot.com www.mohanbihaniblogspot.com र थुप्रै ब्लगहरूमा पनि तपाईँले गएर सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ भने यस कार्यक्रमको एउटा छुट्टै पेज रहेको छ गजल संसार तपाईँले त्यही पेजमा पनि गएर सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ यति भन्दै अर्को हप्ता सोमबार पुनः आउने बाचासहित म कार्यक्रम सञ्चालिका शान्ति पाखरिन र प्राविधिक मित्र उद्धव तामाङ यो मिठो साङ्गीतिक आवाज छोड्दै बिदा हुन चाहन्छौ नमस्कार शुभ सन्ध्या Yeah.